ल हेर न सविता, के भएको होला के मान्छेहरूलाई यस्तो फोटो नि सेयर गर्ने हो भने? त्यही त भन्या मनोज, अब त्यसरी मान्छे डुबेको अनि बच्चा बच्चीहरूको बेहाल भएको फोटो पनि सेयर गर्ने हो र भन्या, कस्तो होला के? अब फेरि फोटोमा चत्था भावी लेख्ने के? यो त एकदमै नराम्रो हो भने, मलाई चाहिँ मन नै परेन यो चाहिँ। त्यही त भन्या, मैले पनि एकदमै धेरै फेसबुक पोस्टहरू देखेको छु कि त्यस्तो पानीमा डुबेको फोटोहरू अनि त्यस्तै भिडियोहरू पनि सेयर गरेर मन लागि लेख्ने के, अति होइन त भन त मनोज। त्यही त भने, अब त्यो त एकदमै नराम्रो कुरा हो नि। हामी घरमा बसेर फेसबुक तथा अन्य सामाजिक सञ्जालहरूमा त्यस्ता नकारात्मक कुराहरू लेख्ने अनि सेयर गर्ने गर्दा नराम्रो सन्देश त जाने नै भइहाल्यो। अब त्यसको साथसाथै मानिसहरूमा डर र त्रास पनि त निम्त्याउँछ नि, होइन र सविता? हो नि, त्यही भएर साथी म त के भन्छु भने नि, सामाजिक सञ्जालहरू जस्तै कि फेसबुक ट्विटरमा केही सेयर गर्नुभन्दा पहिला एकचोटि राम्रोसँग सोच विचार गर्न चाहिँ एकदमै आवश्यक हुन्छ जस्तो लाग्छ है मलाई त। र अर्को कुरा त, यदि मैले सेयर गर्न लागेको पोस्ट म त्यो स्थितिमा भएको भए मलाई कस्तो फिल हुन्थ्यो, राम्रो या त नराम्रो? हो, यो कुरा पनि एकचोटि हामीले केही पोस्ट गर्नुभन्दा अगाडि राम्रोसँग सोच्नुपर्छ जस्तो लाग्छ है। हो नि, बरु यदि विपदको समयमा पनि कति धेरै सकारात्मक कुराहरू भइरहेका छन्। राहत संकलन तथा वितरणको लागि मानिसहरू कति धेरै लागि परेका छन्। हो, यो कुरा सेयर गर्न सक्छौ नि हामीले, जसले गर्दा सबैमा सकारात्मक सन्देश बाँड्न सहयोग पुग्छ, हो कि न भन्नुहोस् त साथी? पक्कै पनि हो नि। र अर्को कुरा त, सञ्चार माध्यमहरू जस्तै कि रेडियो टिभीले पनि नकारात्मक समाचारहरू बाँड्ने भन्दा पनि राम्रो कामको बारेमा समाचार बनाउनु एकदमै आवश्यक हुन्छ जस्तो लाग्छ है मलाई। पक्कै पनि हो नि, र त्यसरी नकारात्मक समाचारहरू प्रसारण गर्नुको सट्टा कुन ठाउँमा के कुराको आवश्यकता परेको छ र कुन ठाउँमा के सामग्रीहरू पुगिसक्यो या त पुगिरहेको छैन, कुन ठाउँमा के काम भइरहेको छ भन्ने जस्तो कुराहरूको बारेमा अपडेट गरिराख्दा राहत वितरणको लागि पनि धेरै सहयोग पुग्छ नि, होइन र मनोज? बरु सूचना दिनको लागि प्रहरी तथा अन्य कार्यालयको महत्वपूर्ण फोन नम्बरहरू पनि त त्यसमा राख्न सक्छौ र सेयर गर्न सक्छौ नि हामीले फेसबुकमा, होइन र सविता? पक्कै पनि हो नि मनोज। ल, अब चाहिँ साथीले स्वागत गरौँ अनि कथा सुन्न जाउँ न, हुँदैन मनोज? ल ल ल, हुन्छ सविता, ल तिमी नै सुरु गर नि त। ल ल मनोज, ल नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरामा। र कार्यक्रमको बिल्कुलै नयाँ 842 भाग लिएर आइसकेको छु म तपाईँकै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता। र सविता सँगसँगै म पनि छु है साथी, म तपाईँकै बिन्दास अनि झ्याप्पको बल पालेको साथी मनोज। र मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै भन्दा धेरै धेरै स्वागत छ है साथी। ल है त साथी, अब चाहिँ तपाईँ म अनि मनोज मिलेर जाउँ है त आजको कथा सुन्नको लागि डाँडा खर्क युवा क्लबतिर। कति राम्रो कलर रहेछ, त्यही त रुमाल धोएर मेरो बिमिनलाई किन्नु पर्यो भनेको क्या, कति खुसी हुन्छ होला है रुमाल धोएर। म पनि त्यही सोचिरहेको थिएँ। अच्छा, तैँले चाहिँ किन मेरो बिमिनीको बारेमा सोचिरहेको नि रुमाल धोएर? मेरो बिमिनी माथि आँखा लाउनु थाले चाहिँ क्या हो तैँले? कस्तो कुरा गर्छ, म त मेरो पनि गर्लफ्रेन्ड भएको भए म पनि उनको लागि यस्तै किनिदिन्थे भनेर पो सोचिरहेको त। लाल रुमाल धोएर यहाँ देशमा बाढी आएर मान्छेलाई कस्तो गाह्रो भइरहेछ, रुमाल धोएर के सोचेर बाँचिरहेको छ है? त बजार डुल्न आएको हो कि बाढी प्रभावित जिल्लामा रातको लागि सामान किन्न आएको भन्दा रुमाल धोएर? ए, सुरु चाहिँ आफै गर्ने अनि दोष जति चाहिँ मलाई लाउने, तै होइन बिमलीको लागि पछौरी किन्ने भनेर मलाई भन्न आएको अहिले तँलाई? रुमाल धोएर मैले नि पो सुरु गरेको, कस्तो होला कि म पनि फेरि रुमाल धोएर। ल ल नरिसन त, यति सानो कुरामा नि बिर्खे रिसाउँछ त, बरु लिस्ट अनुसार सबै सामान किनियो कि नै? पक्कै रुमाल धोएर यो प्युजको बोतलहरू भयो अनि लिस्ट अनुसार औषधिहरू पनि लिइसक्यो। ल ठिक छ, तर औषधि र जीवन जलको डेट त चेक गरेको हो नि, फेरि पुरानो पर्ला नि। त्यो पनि भनिराख्नु पर्छ त रुमाल धोएर, मैले हेरेर ल्याएको छु कि। ल ल ठिक छ उसो भए, ए अनि त्यता गाउँको युवा क्लबको अध्यक्ष कर्मसँग भर्खरै कुरा भएको छ, उसले सब कुरा मिलाइदिएको छ, अनि अरू केही चाहिन्छ भने चाहिँ फोन गर्नु भनेको छ। त्यहाँ युवा क्लबको लागि चिनेको पनि कति राम्रो भयो है रुममाल धोएर। त्यही त, कर्मसँग त्यहाँको अवस्था बुझेको हुनाले हामीलाई के कस्तो सामान राहतको लागि आवश्यक पर्छ भनेर धेरै जानकारी भयो नि। उसैबाट त हामीले थाहा पायौँ नि लत्ता कपडा भन्दा पनि शुद्ध पानीको लागि पियुष र औषधिको पो खाँचो परेको रहेछ भनेर। उसँग मिलेर काम गर्ने आइडिया कसको घनबहादुर कि कसको होला भन्त? तेरै हो, घनबहादुरकै हो। तर घने हुन त अस्ति मिटिङमा त नै बाढी प्रभावित जिल्लामा राहत बाँड्न जान्छु भनेर जोसिस, तर हेरे त्यहाँ सतर्क चाहिँ हुनुपर्छ नि, आफ्नो र साथीहरूको पनि सुरक्षाको बारेमा सोच्नु, नत्र त तँ फेरि उटपट्याङ काम गर्नुमा धेरै अगाडि छ। ल ल, त्यसको त कुनै शङ्कै छैन नि, तर तिमीहरूकै राम्रोको लागि भनेको त हो नि मैले। हेर त्यहाँ के कस्तो भइरहेको छ सबै कुराको टाइम टाइममा फोन गरेर जानकारी दिइराख्नु नि, अनि फोन चाहिँ अफ हुन नदिनु नि। लागे ला रुममाल धोएर धेरै टेन्सन नलिए त, तँ यदि पालाकोमा गएको पाइरो छ नि त्यो हो, त्यो ठाउँमा राम्ररी ध्यान दिए के। ल ल ल, यो सामानहरू अब ट्र्याक्टरमा राखौँ अनि क्लब भवनतिर लागौँ, आज राम्ररी प्याक गर्नुपर्छ यो सामानहरूलाई। रुममाल धोएर अनि त तेरो टिम तराई लाग, मेरो टिम यता पल्लो गाउँमा, जो गजबको काम गर्दैछ है हाम्रो क्लबले, होइन त घने? हो नि, अब हाम्रो क्लब त बेस्ट भयो क्या, बेस्ट रुममाल भएर। त्यही त है, ल जाउँ अब, जाउँ जाउँ। ल भने सबै सामान त राख्यो नि, केही छुटेको त छैन नि? छैन कि छैन, सबै हेरेर राखेको हो कि रुममाल धोएर। ए ल ल, ए अँ, अनि त्यो प्राथमिक उपचारको किट पनि राखेको हो कि होइन? अनि साँच्चै त्यो चार्जर ब्याट्रीहरू बोकेको छस् कि छैन हेर त? त्यो सबै राखिसक्यो के, अब अस्ति मिटिङ बाँच्दा नि सामानको लिस्ट बनाएको होइन त रुममाल धोएर। हो हो, तर पनि एकचोटि फेरि चेक गर्दा राम्रो हो नि हाम्रै लागि। हुन त हो है। अनि अस्ति भने जस्तै याद छ नि, फोन सकेसम्म धेरै प्रयोग नगर्नु, समूहमा धेरैको फोन त होला तर त्यो चार्ज चाहिँ बचाउनु नि, किनभने त्यहाँ चार्ज गर्न गाह्रै पर्छ। थाहा छ कि कति चिन्ता लिन्छस् के दोगो। होइन, अब त फेरि बिमलीसँग फोनमा गफ गरेर सबै चार्ज सकाउलास् भनेर भने नि। कति न, मलाई पनि थाहा छ कि फोनको चार्ज सकाउनु हुँदैन भनेर रुममाल धोएर। फेरि मेरो बिमली पनि कति बुझाएकी छ नि, ऊ पनि त ठाउँ ठाउँमा सहयोग गर्दैछ त नि रुममाल धोएर। जिस्केको नि। ल ल, ओइ सुन त, अब जाने बेला भयो, अब निस्किनु पर्छ। ल ल घने, राम्ररी जानु, पुग्न साथ फोन गर्नु है, स्थिति नराम्रो भयो भने पनि फोन गरिहाले, नत्र हामीलाई अनि तेरो बिमारीलाई पनि टेन्सन हुन्छ फेरि। धेरै टेन्सन नाली के त रुममा गएर, म सबै कुरा मिलाइहाल्छु नि। ल ल, अहिले चाहिँ गायो है हामी। ल ल ल, बाई बाई ल, राम्ररी जा। ल ल ल ल। घने ल, 55 घरधुरीलाई औषधी पिउस बाँडेर सकाइयो, यहाँको मान्छेहरू पनि खुसी छन्। अब खुसी नभने त कुरै भएन नि कार्मजोम, राम्रो कामलाई सबैले राम्रो मान्छन् र खुसी हुन्छन् नि। होइन, मेरो फोन बजेको कि तेरो? ए, मेरो पो बजा रहेछ त। त्यही त, मैले त मेरो फोन स्विच अफ गरेर राखेको छु, कसरी बज्यो भनेर वल्ल पारेर राख्यो के रुममाल धोएर। बिर्खेको पो फोन रहेछ, पक्कै तँलाई गरेको होला। ला कुरा गर। लेदिल्ली, हेलो, भान त बिर्खे। घने के हो, झन् फोन अफ नगर्नु भनेको त तपाईँ कस्तो आलु के, तैँले भनेको होइन एकचोटिमा एकजनाको मात्र फोन चलाउनु भनेर, त्यसैले ब्याट्री बजाउन मैले फोन आफै गरेको नि रुममाल धोएर। ए, त्यसो भए त ठिकै छ। त्यही तैँले हिजो अझै 25 घरको लागि राहतको सामान भनेको थिइस् नि, हो त्यो रेडी छ, अब भोलि बिहान पठाइदिन्छु है। ए ल, डिजे डिजे, त्यसो भए त ल, रुममाल धोएर राम्रै भयो। अनि सुन न, के कस्तो हुँदैछ त्यहाँ, सबै ठिक छ? ठिकै छ, अस्ति आएको दिन भन्दा त खतरा धेरै नै काम भइसक्यो, तर बुझिस स्थिति चाहिँ अझै नै धेरै बिजोग रहेछ कि रुममाल धोएर। बाढीले गर्दा कत्तिको घर बगायो भने नि, आज कति मान्छेहरू त अझै बेपत्ता छन् भने नि। कात्तिजालाई त बगार लाग्यो रे, कस्तो बिजोग भयो भने नि रुमाल धोएर। हो थाहा छ, अब धेरै नराम्रो भएको छ नि, त्यसैले त हामी जति सक्छौँ त्यति काम गर्नु पर्यो नि। अनि राहत त पुगिरहेछ त्यहाँ? अलिअलि पुगि नै रहेको छ रुमाल धोएर, तर यहाँ हामीले हिजो ठाउँ ठाउँमा पियुष बाँडेर खाने पानी शुद्धिकरणको बारेमा चाहिँ मजाले बुझायो बुझिस्, रुमाल धोएर अनि जीवनजल पनि बाँड्यौँ। अबरवाइज सुन्दा तेरो चाहिँ भन्न त्यता कस्तो भइरहेछ? यहाँ पनि बिस्तारै हालतमा सुधार आउँदैछ, उद्धारको काम पनि हिजै सकिहाल्यो, चाहिने ठाउँमा पियुष र औषधि पनि आज बिहानै बाँड्यौँ, अब चाहिँ विस्थापित मान्छेहरूको लागि अस्थायी आश्रयको व्यवस्थापन पनि गर्दैछौँ। अनि साँच्ची त्यहाँ कस्तो छ भन्न अरू? हामीले प्लान बनाएको जस्तो सबै कुरा मिलेको छ हेर रुमाल धोएर। अब खाने पानीको लागि त हामीले पियुष बाँड्यौँ, तर बुझिस यहाँ पानी औषधि बाहेक नि मुख्य समस्या त टोइलेटको पो रहेछ है रुमाल धोएर। ए अँ है, यहाँ त एउटा टोइलेट छैन, मान्छेहरू पनि जथाभावी पिसाब गरिरहेछन्। यस्तै हो भने त हेर, हामीले बाँडेको औषधि पियुषले कति नै काम गर्ला र भनेर हामीले त यहाँ दुइटै क्लब मिलेर नि ठाउँ ठाउँमा सामूहिक टोइलेट बनाउनु पर्ने भनेर कुरा गर्दैछौँ कि रुमाल धोएर। हो धेरै राम्रो हो, ल त्यही त, टोइलेटको त यहाँ पनि समस्या छ नि, ल हामी पनि त्यसो भए यहाँ बाँधको काम सकेपछि टोइलेट बनाउनेतिर लाग्नु पर्यो। ल ल ल लु लाग्यो है त, हामी अहिले यहाँ मान्छेहरूसँग टोइलेट बनाउने बारेमा कुरा गर्न जानु छ कि रुमाल धोएर। ल अहिले चाहिँ म फोन राख्छु है त। ल ल ल फोन गरिराख्नु नि है, के भयो भने भनिहाल है। ल ल ल त पनि फोन गरिहाल्नु नै फेरि रुमाल धोएर। ल ल ल ल कहाँ त्यसो भनेर हुन्छ? ए किन बनाउनु पर्यो टोइलेट सोइलेट? अझ बाँस ल्याइदिनु पर्यो हेर न। होइन बुझ्नु न, यो पनि त तपाईँहरूकै लागि त हो नि, यहाँ टोइलेटको समस्या कति धेरै छ, टोइलेट बनाउनका लागि त बाँस चाहिहाल्यो नि। हुँदैन हुँदैन, बुझ्ने सुझ्ने कुरो चाहिँ हामीलाई थाहा छैन है, यत्तिकै यस्तो गाह्रो भइरहेछ, हामीलाई घर बगाएको छ, बस्न खानको लागि यस्तो समस्या छ। त्यही त, अब यो भाइ त यहाँकै युवा क्लबको भाइ हो, तर पनि यो बाहिरबाट आएको मान्छेसँग मिलेर चाहिने नचाहिने कुरामा लागेको छन्। किन चाहियो टोइलेट यस्तो बेलामा? यस्तै बेलामा त चाहिन्छ नि टोइलेट। त्यही त भनेको नि रुमाल धोएर, हेर्नुहोस् अब एक त बाढीले गरेर यस्तो हालत छ, त्यसमाथि जथाभावी दिसा पिसाब गाड्यो भने त रोगहरू महामारीहरू फैलिने कति धेरै सम्भावना हुन्छ भन्नु छ तपाईँ आफै रुमाल धोएर। त्यही त, यहीँ खानुपर्छ, यहीँ बस्नुपर्छ, झन् त्यसैमाथि यतै दिसा पिसाब गऱ्यो भने तपाईँहरूको स्वास्थ्यमा कति असर पर्छ होला, यस्तो झिङ्गा बन्किन्छ यता, आफ्नो बारेमा नभए आफ्नो बच्चाहरूको बारेमा नै सोच्नुहोस् न। हुन त यो भाइहरूले भनेको कुरा पनि गलत होइन है। ए नचाहिने कुरा, आजकलका बच्चाहरूलाई रातको नाममा के गर्नु परेको छ के? ल नि त रुमाल धोएर, अब स्वास्थ्यकै बारेमा केही नसोच्ने हो भने यसो आफ्नो पारिवारिकको सुरक्षाको बारेमा सोचेर हेर्नुहोस् त रुमाल धोएर। खुलामा दिसा पिसाब गर्दा कति धेरै किसिमको खतराहरू आउन सक्छ। त्यही त, किराहरूले टोक्ने डर हुन्छ झन्, बाढीले गर्दा सर्प बिच्छी बगाएर ल्याएको छ, कसैलाई टोक्यो भने? त्यो सँगसँगै तपाईँहरू आफ्नो चेलीबेटीहरूकै बारेमा सोच्नुहोस् त, यसरी खुलामा दिसा पिसाब गर्दा कसैले केही नराम्रो गरिदियो भने? होइन के भन्छ, कस्तो नचाहिने कुरा गरेको? नचाहिने कुरा गरेको होइन के दाइ रुमाल धोएर, यस्तो बेलामा भनेको आफ्नो पारिवारको सुरक्षा र स्वास्थ्यको बारेमा विचार नगरे कसले गर्छ भन्नुहोस् त। हो त्यसैले टोइलेट एउटा बनायो भने तिन चार घरका लागि केही त सजिलो हुन्छ, यस्तो खतराहरू कम त हुन्छन् कम्तीमा। ल हामीलाई मद्दत नै गर्ने हो भने बरु पैसाको सहयोग गर्नुहोस्, हामीलाई त्यही नै राम्रो हुन्छ। यो कहाँ यो टोइलेट सहयोगको कुरा गर्नुभयो? हामीले भर्खरै मात्र भन्दै थियो होइन, धन्न सर्पले टोकेन, यी नानी भागेर आए, तर यदि टोकेको भए कति नराम्रो हुन्थ्यो होला, तपाईँ आफै भन्नुहोस् त। ल हुन त हो नि, आज धन्न नानी बची, तर यस्तै के समस्या आइलाग्छ हामीलाई, हाम्रै बच्चा बच्चीलाई नि पर्न सक्छ के थाहा। त्यही त, हेर्नुहोस् दाइ, हामीले तपाईँहरूकै भलाइको लागि भनेको, कमसेकम टोइलेट भयो भने राति टाढा जानु पर्दैन, केही कुराको डर पनि भएन, हो कि होइन भन्नुहोस् त। त्यही त, फेरि सोच्नुहोस् त दाइ, अझै पनि बर्खा सकिएको छैन, अनि अहिले पनि सुरक्षाको कुरा नगरे कहिले गर्ने भन्नुहोस् त रुमाल धोएर। फेरि तपाईँलाई टोइलेट नचाहिएला, तर तपाईँको छोरी बुढी अनि अरू दिदीबहिनीहरूलाई त आवश्यक पार्छ नि। ल नि त ल मैले कुरा बुझेँ, धन्न मेरो छोरीलाई आज केही भएन, तर फेरि फेरि उसको ज्यान जोखिममा पार्न पनि मन छैन। तपाईँहरूलाई टोयलेट बनाउन दिन्छौँ अनि हामी पनि सहयोग गर्छौँ तपाईँहरूलाई। ल त्यो त गजब हुन्छ नि, ल है त त्यसो भए आजबाट थाल है त बनाउनलाई, रुमाल धोएर ढिला नगरौ है त कर्मा। अँ ल ल ल ल त ल ल ल हिँड हिँड। केटाहरूको लागि अनि उतातिर केटीहरूको लागि अनि भोलि अर्को डोलमा गएर बनाउने हो रुममा गएर। ल ठिक छ त्यसो भए, ल आज चाहिँ हामीले के सहयोग गर्नुपर्छ भने भाइ? हिजो जस्तै नि यो बाँसको लाठीहरू बाँध्नुको लागि नि मद्दत गर्नुपर्छ है रुममाल धोएर। ए हुन्छ हुन्छ। अनि दाइ अब हामी टोयलेट त बनाइहाल्छौँ, तर हामीले नि यो साबुन पनि बाँडेको छौँ नि फेरि, त्यसलाई चाहिँ टोयलेट गएपछि हात धुएर चाहिँ नबिर्सिनु भनेर भन्नु नि फेरि रुममाल धोएर। ए ल भाइ, अनि हात धुने कि रुमाल नि? यो त अहिले पनि हाँस्छ कि रुममाल धोएर। टाढाखोरको युवा क्लबको सदस्यहरूलाई चाहिँ मान्नै पर्छ है, यस्तो विपदको बेलामा सहयोग गर्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझे। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त आफूले सहयोग गर्न लागेको ठाउँमा के कुराको आवश्यकता छ, के कुरा अहिले नै चाहिन्छ भन्ने कुरा पनि राम्रोसँग बुझे नि, हो कि न भन त? त्यही त सविता, अब उनीहरूले त्यो ठाउँमा स्वास्थ्य र सुरक्षाको आवश्यकता छ भन्ने कुरा बुझे र त्यहाँको स्थानीय मानिसहरूलाई पनि यो विषयको बारेमा राम्रोसँग सचेत पनि त गराए नि, हो कि न भन त सविता? पक्कै पनि हो नि, फेरि उनीहरूले गर्न लागेको काममा त्यहाँको स्थानीय मानिसहरूले विरोध गरी रोक्न पनि खोजेका थिए। अहिलेको यस्तो स्थितिमा टोयलेट बनाउनु भन्दा बरु अरू कुराहरू नै महत्त्वपूर्ण छ भनेर भनेका थिए, तर अहिले बाढी पहिरो गइसकेपछि झन् टोयलेटको एकदमै आवश्यकता छ भनेर अन्त्यमा त्यहाँका मानिसहरूलाई उनीहरूले बुझाउन सफल भए। हो त्यो कुरा चाहिँ मलाई एकदमै राम्रो लागेको थियो है मनोज। हो नि सविता, अब हेर न अहिलेको यस्तो विपदको स्थितिमा सबै मानिसहरू आफ्नो घर बाहिर बसिरहेका हुन्छन्, सरसफाइको खासै ख्याल हुँदैन, तर यसले गर्दा महामारी फैलन सक्छ नि, जस्तै कि लामखुट्टेको कारण मलेरिया डेङ्गु, हो कि न भन त? हो नि, त्यस्तै गरी टोयलेटको प्रयोग नगरी खुल्ला रूपमा दिसा पिसाब गर्ने गर्दा विभिन्न संक्रमण पनि हुन सक्छ, जस्तै कि नि साथी झाडा पखाला हैजा जस्ता महामारीले गर्दा कति धेरै नोक्सान पुर्याइरहेको हुन्छ नि। हो यो कुराको बारेमा टाढाखोरको युवा क्लबको साथीहरूले कस्तो मजाले सिकाउन सफल भयो नि उनीहरूलाई, हो कि न भन न मनोज? एकदमै हो नि सविता, र डाँडाखोरको युवा क्लब त एउटा उदाहरण मात्रै हो। अहिलेको यो विपदको समयमा यसरी युवाहरू सामूहिक रूपमा लागि परेर केही सकारात्मक काम गर्ने समय आएको छ। र सविता, मेरै पनि कति साथीहरू एउटा संस्थासँग मिलेर आफूले सकेसम्मको सहयोग चाहिँ गरिरहेका छन् है। ए हो र मनोज, के गर्दैछन् तिम्रो साथीहरूले भन न? भइहाल्छन् सविता, मेरो साथीहरू मिलेर बाढी प्रभावित प्रत्येक परिवारलाई सहयोग गर्ने अभियान चलाइरहेका छन्। त्यो अभियानमा एक परिवारका लागि एक हप्ताको खर्च 3,000 रुपियाँ छुटाएका छन्, र अरू मानिसहरूले यो अभियानमा सहयोग पनि गर्न सक्छन्। अनि उनीहरूले जम्मा गरेको पैसा चाहिँ बाढी प्रभावित परिवारसम्म सरसामान किनेर पुर्याउने गर्छन् के। ए अनि त्यहाँको मानिसहरूले सहयोग गर्दैछन् त तिम्रो साथीहरूलाई? अँ गर्दैछन् नि सविता, मेरो साथीहरूले फेसबुक ट्विटरमा यो अभियानको बारेमा सेयर गर्छन् अनि कति धेरै मानिसहरूले उनीहरूलाई सहयोग गर्छन्। अस्ति भर्खरै मात्रै उनीहरूले सप्तरी जिल्लाको राजविराजको मलेट गाउँका 500 बाढी प्रभावित परिवारलाई राहत वितरण गरेका थिए, र अझै धेरै ठाउँमा यसरी नै सहयोग गर्ने सोच गर्दैछन् के। ओहो मनोज, तिम्रो साथीहरूलाई चाहिँ मान्नै पर्छ है, त्यसरी सहयोग गर्नु भनेको त एकदमै राम्रो कुरा हो नि। हो नि, र यो त सामूहिक रूपमा गर्ने सहयोग भयो, हामीले बाढी प्रभावित परिवारलाई व्यक्तिगत रूपमा पनि त सहयोग गर्न सक्छौ नि, हैन र सविता? पक्कै पनि हो नि मनोज, अब मैले पनि हेर न बाढी पहिरो गयो भन्ने बित्तिकै मैले मेरो दाइलाई चाहिँ यस्तो यस्तो ठाउँमा यस्तो यस्तो भइरहेछ, हामीले पनि केही सहयोग गर्ने हो कि भनेर कुरा गरे, अनि उसले पढाउने स्कुलको भाइ बहिनीहरूलाई भनेर धेरै सामग्रीहरू खानेकुरा लत्ता कपडाहरू संकलन गरेर एकजना साथीको संस्था मार्फत हामीले पनि दिएको थियौँ कि। सविता त्यो त धेरै राम्रो कुरा हो नि, अनि साथी मैले पनि बाढी प्रभावितहरूलाई सहयोग गर्नको लागि एउटा अभियानमा चाहिँ संलग्न हुँदैछु के। र त्यो अभियान के हो भने नि, कुनै एक ठाउँमा बसेर हामीले मान्छेहरूको लागि फेसबुकको प्रोफाइल पिक्चर खिचिदिन्छौँ अनि उनीहरूलाई मन लागे अनुसारको योगदान गर्न लगाउँछौँ र त्यसमा जम्मा भएको सबै पैसा चाहिँ बाढी प्रभावितहरूलाई सहयोग गर्ने प्लान बनाएका छौँ के। ओहो, भनेपछि त मनोज तिमीलाई फोटो खिच्न पनि मन लाग्ने, त्यसमाथि बाढी प्रभावित मानिसहरूलाई सहयोग पनि हुने, यो त एकदमै राम्रो अनि रचनात्मक काम हो नि। हो नि सविता र साथी, यो चाहिँ हामीले व्यक्तिगत रूपमा के गर्दैछौँ भन्ने कुराहरू भयो अनि यति मात्रै नभएर साथीसँग मनका कुरा रेडियो कार्यक्रमले पनि बाढी प्रभावित मानिसहरूलाई सहयोग गरिरहेका छौँ है। हो नि साथी, एक त हामीले बाढी पहिरो जस्ता प्राकृतिक विपदको बारेमा कार्यक्रम बनाइरहेका छौँ भने अर्को चाहिँ साथीसँग मनका कुरा रेडियो कार्यक्रम, युवा संस्था युवालय र डोको नाम्रोसँग मिलेर धनुषा, सप्तरी र रौतहट जिल्लाका विभिन्न गाउँहरूका लागि राहत संकलन तथा वितरणको लागि काम पनि गरिरहेका छौँ। पक्कै पनि हो नि। अनि सविता, हामीले हाम्रो बारेमा कुरा त गर्यौँ, मलाई त यो विषयमा हाम्रो साथीको विचार चाहिँ के छ भन्ने कुरा बुझ्न मन लाग्यो क्या। बरु भिओवाई प्रश्न मार्फत साथीलाई नै सोधौँ न कि बाढी पहिरो जस्तो विपदमा परेका व्यक्तिहरूलाई कसरी सहयोग गर्न सकिन्छ अथवा गर्दै आउनु भएको छ भनेर, हुँदैन? ल ल ल, हुन्छ हुन्छ मनोज। ल त सविता, म नै सोच्छु है त। कहाँ तिमीले सोध्ने भनेको मनोज, अङ्किता र मिरा बाहिर आएर रेडी भएर बसेका छन् के। ए हो र, ल त्यसो भए गजबै भइहाल्यो नि त, बोलाउ नि त अङ्किता र मिरालाई। ल ल ल, लै त साथी, यो हप्ताको भिवाई प्रश्न अनि अघिल्लो हप्ताको भिवाई प्रश्नमा तपाईँले पठाउनु भएको तपाईँकै विचार सुनाउनको लागि स्वागत गरौँ न त साथी अङ्किता र मिरालाई। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। नमस्ते छ है साथी, आज निकै समय पछि हामी तपाईँलाई भेट्न आएका छौँ है। VOY यानि कि भोइस अफ युथको साथमा तपाईँले पठाउनु भएका विचारहरू लिएर म तपाईँकै स्मार्ट अनि स्टाइलिस साथी अङ्किता र म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा। अनि साथी, आजको VOYमा हामीले गत हप्ताको एपिसोडमा सोधिएको VOY प्रश्नमा तपाईँले पठाउनु भएको विचार मात्रै नभइकन विगतका केही एपिसोडमा सोधिएका VOY प्रश्नमा तपाईँले पठाउनु भएको विचार पनि लिएर आएका छौँ है। ल मिरा, सुरु चाहिँ यही हप्ताको VOY प्रश्न सोधेर नै गरौँ है त। र साथी, ध्यान दिएर सुन्नुहोस् है, यो हप्ताको VOY प्रश्न, तपाईँको विचारमा बाढी पहिरोबाट प्रभावित मानिसलाई हामी के कसरी सहयोग गर्न सक्छौँ? साथी, प्रश्न फेरि एकपटक है, तपाईँको विचारमा बाढी पहिरोबाट प्रभावित मानिसलाई हामी के कसरी सहयोग गर्न सक्छौँ? यो प्रश्नमा आफूलाई लागेको विचार लेखी पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् र VOY टाइप गरी एक स्पेस दिनुहोला अनि आफ्नो विचार सरल लेखी पठाउन सक्नुहुन्छ हाम्रो निशुल्क टोल फ्री नम्बर 3440 00। साथी, आफ्नो विचार लेखी पठाउने तरिका फेरि एक पटक है, मोबाइलको मेसेज बक्समा जानुहोला अनि VOY टाइप गरी एक स्पेस दिएर आफ्नो विचार सरल लेखी पठाउनुहोला हाम्रो निशुल्क टोल फ्री नम्बर 3440 00। ल त मिरा, गएको एपिसोडमा सोधिएका VOY प्रश्नमा हाम्रो साथीले दिनुभएको विचारलाई नै समावेश गरौँ है त। भइहाल्छ नि अङ्किता, र आफ्नो गाउँठाउँमै बसेर कसरी रोजगारीको अवसर सिर्जना गर्नुहुन्छ भन्ने विषयमा हाम्रो धादिङको साथी पारु भन्नुहुन्छ, म राम्ररी तालिम लिएर आफ्नो गाउँघरमा भएको उपयोगी जडीबुटीहरूबाट औषधि बनाउँछु र तरकारी खेती पनि गर्छु। र हाम्रो सिन्धुपाल्चोकको साथी भन्नुहुन्छ, म आफ्नै गाउँठाउँमा कुखुरा पालन व्यवसाय गर्छु। र आफ्नो नाम ठेगाना लेख्न छुटाउनु भएको साथी भन्नुहुन्छ, आफ्नो ठाउँमा माछा पालन, मौरी पालन, पशु पालन र तरकारी खेती जस्ता काम गर्न सकिन्छ। थोरै लगानीबाट सुरु गरेर धेरै आमदानी पनि गर्न सकिन्छ, अरूलाई पनि रोजगारी प्रदान गर्न सकिन्छ। र यस्तै समलिङ्गी र तेस्रो लिङ्गी साथीको विवाहलाई कानुनी रूपमा मान्यता दिन हामी युवाले के गर्न सकिन्छ भन्ने विषयमा पर्वतको साथी विशाल सुनार भन्नुहुन्छ, समाजमा समलिङ्गी र तेस्रो लिङ्गी साथीहरूलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेको पाइन्छ। मलाई चाहिँ के लाग्छ भने यस्तो विवाह गर्नु एकदमै उचित कुरा हो। म त यस्तो कुरालाई सामाजिक परिवर्तन मान्छु। हामीले उनीहरूको हक र अधिकार खोज्नु हुँदैन, उनीहरूलाई सधैँ साथ दिनुपर्छ। त्यसै गरी अर्को साथी भन्नुहुन्छ, समलिङ्गी र तेस्रो लिङ्गी विवाहलाई कानुनी प्रावधान दिनुपर्छ, यो उनीहरूको मानव अधिकार हो। र बचत किन गर्नुपर्छ भन्ने सम्बन्धमा सर्लाहीको साथी केसी ठकुरी भन्नुहुन्छ, साथी सबैभन्दा पहिला धेरै धन्यवाद तपाईँहरूलाई, म यो कार्यक्रम नियमित सुन्छु र धेरै कुरा सिके बुझेको छु। र आजको विषयमा कुरा गर्नुपर्दा बचत गर्नु भनेको धेरै राम्रो बानी हो। यसले आवश्यक परेको बेलामा एकदमै सहयोग दिन्छ। अब कहिलेकाहीँ केही आपद विपद आइपर्न सक्छ, परिवार तथा साथीभाइलाई पनि आवश्यक हुन सक्छ, त्यो बेलामा बचत गरेको पैसा एकदमै काममा आउँछ। अनि साथी दुर्गेश पौडेल भन्नुहुन्छ, बचत गर्नु धेरै महत्त्वपूर्ण हुन्छ किनकि कुन बेला के पर्न सक्छ थाहै हुन्न। एक दिन मेरो साथी र म कपडा किन्न गएका थियौँ। त्यो बेला मेरो साथीलाई तिर्खा लाग्यो र जुस भन्दा पनि कलको पानी खायो र पैसाको बचत गर्यो। यसले उसको पैसा पनि बच्यो र पानीको प्यास पनि मेटियो। साथी धेरै राम्रो लाग्यो तपाईँको कुरा सुनेर। तर बुझ्नै पर्ने कुरा भनेको नि साथी, पैसा बचत गर्ने नाममा आफ्नो स्वास्थ्यको ख्यालै नगर्ने नगर्नु होला। र हामीलाई विश्वास छ तपाईँको साथीले पिउन योग्य कलको पानी पिउनु भयो भनेर, होइन त मिरा? पक्कै पनि हो नि अङ्किता। अनि मिरा, हाम्रो साथीले कति राम्रो राम्रो विचार लेखी पठाउनु भएको है। मलाई त एकदमै राम्रो अनि रमाइलो पनि लाग्यो कि साथीको विचार सुनेर। हो नि अङ्किता। ल त साथी, यो हप्ताको भिओवाई प्रश्नमा पनि आफ्नो विचार लेखी पठाउन नभुल्नु होला है त। हामी यसरी नै तपाईँको विचारलाई कार्यक्रममा समावेश गर्नेछौँ। पक्कै पनि। ल त साथी, अब भने हामी दुवैजना एकैछिन बिदा हुन्छौँ र आजको साथीलाई साथीको सल्लाहमा तपाईँ मध्येकै एकजना साथीले पठाउनु भएको साथीको समस्यामा छलफल गर्न फेरि पनि आउनेछौँ। कार्यक्रम सुन्दै गर्नु होला है साथी। साथीले हामीलाई कार्यक्रमको अन्तिमसम्म पनि साथ दिनुहुन्छ कि अङ्किता, हो कि होइन भन्नुहोस् त ल साथी। किप वेटिङ है साथी, किप वेटिङ। ल ल मिरा जाऊ, सविता र मनोज बाहिर साथीसँग बाँकी कुरा गर्न पर्खिरहेका छन्। ल ल ल हिँड। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्ना सल्लाह, सुझाव, प्रतिक्रिया वा भनौँ अन्य कुनै समस्याहरू बाँड्न चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छाडी आफ्नो कुराहरू सरर लेखेर पठाउन सक्नुहुन्छ। पैसा नै नलाग्ने हाम्रो टोल फ्री नम्बर 4400। साथी, यो प्राकृतिक विपदको बेलामा के कस्ता कार्यहरू भइरहेका छन्, हामीले के गर्दैछौँ या त के गर्न सकिन्छ भन्ने बारेमा हामीले कुरा गर्यौँ। मनोज, तिमीलाई लाग्दैन युवा, स्थानीय सङ्घ संस्था, सरकारी निकाय, मिडिया सबै मिल्न सकियो भने यस्तो स्थितिमा धेरै नै सजिलो हुन्छ भनेर? किन नलाग्नु नि सविता, एकदमै लाग्छ नि। अब हेर न, यस्तो विपदको घडीमा मिडिया, सरकारवाला निकायहरूको सहकार्य भयो भने त प्रभावित मान्छेहरूलाई धेरै नै सजिलो हुन्छ नि, होइन र? त्यही त भनेको मनोज, युवा साथीले आफ्नो गाउँठाउँमा रहेको स्थितिको बारेमा जानकारी दिने र सरकारवाला निकायहरूले त्यही सूचना अनुसार आवश्यकताको पूर्ति गर्ने हो भने त धेरै नै राम्रो हुन्छ नि, होइन त साथी? त्यस्तै गरी स्थानीय निकायहरूले पनि आफूले गरेको कामको बारेमा मिडियालाई जानकारी दिन सक्छन्, जसले गर्दा मिडियामा पनि सकारात्मक सन्देशहरू बाँड्न सकिन्छ र त्यस्तै गरी आवश्यकताको कुराहरू पनि त थाहा पाउन सकिन्छ नि, होइन र? पक्कै पनि हो नि। र अर्को कुरा त नि साथी, युवा, मिडिया तथा स्थानीय निकायहरू मिलेर राहत वितरणको काम सुस्त दुरुस्त भइरहेको छ कि छैन, पाउनु पर्ने मान्छेले राहत साँच्चीकै पाएको छ कि छैन भन्ने बारेमा पनि निगरानी गर्न सक्छन् र त्यो कार्यमा सहयोग गर्न सक्छन् नि, हो कि न भन त? एकदमै हो नि सविता। यदि तपाईँ फेसबुक चलाउनु हुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssnkradio मा गई लाइक गरी हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। आफ्नो आफन्त, छर छिमेकसँग सम्पर्कमा बस्नु एकदमै आवश्यक छ। आफ्नो स्थितिको बारेमा होस् या त कुनै खतरा भइरहेको छ भने जानकारी बाँडफाँड गर्नको लागि होस्, सम्पर्कमा रहनु चाहिँ यस्तो स्थितिमा एकदमै जरुरी छ, हो कि भन त सविता? हो, र यही कुरामा जोड्नु पर्दैन साथी, कति ठाउँमा त बत्ती नै छैन, त्यही भएर बत्ती नभएको ठाउँमा सकेसम्म कम समय खर्चेर सूचना आदान प्रदान गर्नुपर्छ जस्तो लाग्छ है। र त्यो सँगसँगै एउटा परिवारमा एउटा भन्दा धेरै फोन छ भने एउटा मात्रै फोनको प्रयोग गरेर अरू सबै फोनको स्विच अफ गरेर राख्न सकिन्छ, जसले गर्दा सूचना आदान प्रदान गर्न र आफ्नो समस्याको बारेमा भन्न सजिलो हुन्छ नि, हो कि न भन त? हो नि। त्यस्तै गरी बाढी पहिरोबाट जोखिम भएका ठाउँहरूमा भन्दा सकेसम्म टाढा बस्ने र बसाउने पहल गर्न सकिन्छ, जसले गर्दा बाढी पहिरोको जोखिम पनि त कम हुन्छ नि, होइन र? र त्यो सँगसँगै सकेसम्म धेरैजना समूहमा बस्नको लागि प्रयास पनि गर्न सकिन्छ, किनकि समूहमा बस्दा धेरै कुराहरूमा सजिलो हुन्छ। कसैलाई केही कुरामा गाह्रो अप्ठ्यारो पर्यो भने पनि सहयोग माग्न अथवा सहयोग दिन पनि सजिलो हुन्छ नि, हो कि न भन्नुहोस् त साथी? किन नहुने सविता, अब त्यसरी समूहमा बस्दा एक अर्कालाई मानसिक तथा भावनात्मक रूपमा पनि त सहयोग गर्न सक्छौँ, किनकि यस्तो अवस्थामा मानिसहरू सजिलै आत्तिने, डराउने गर्छन् र समूहमा हुँदा सबै मिलेर त्यस्ता व्यक्तिलाई सम्झाउन पनि त सकिन्छ नि, होइन र? एकदमै हो नि मनोज त्यो त। अँ र त्यो सँगसँगै बाढी पहिरो आउने कुरा हामीलाई थाहा त हुँदैन, तर पनि बाढी पहिरोको खतरा देखिएपछि हामी तयारी अवस्थामा चाहिँ बस्नुपर्छ जस्तो लाग्छ है मलाई। पक्कै पनि हो नि साथी, र त्यसको लागि नि इमर्जेन्सी सामानहरू तयार पारेर राख्न सकिन्छ, जसमा खानेकुराहरू, पिउने पानी, सिट्ठी, टर्च लाइट, प्राथमिक उपचारका सामानहरू पर्दछन्, र सकिन्छ भने ओड्ने ओछ्याउने कुराहरू पनि राख्न सकिन्छ है। पक्कै पनि हो नि, र त्यो सँगसँगै सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ एकअर्कासँग माया, सद्भाव र मेलमिलापका साथ बस्नु एकदमै आवश्यक छ है। एकदमै सही कुरा है मनोज, एकअर्कालाई घृणा गर्ने, झैझगडा गर्ने गर्यो भने त कसरी हुन्छ र? यस्तो अप्ठ्यारो स्थितिमा सानो सानो कुरामा एकअर्कासँग रिस गर्ने, खानेकुराहरूमा लोभ गर्ने, एकअर्कालाई सहयोग नगर्ने काम चाहिँ गर्दै नगरौँ भन्छु है। तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथी, हामीले अघि पनि भनेका थियौँ र मलाई फेरि पनि भन्न मन लागेको कुरा के हो भने नि, यस्तो प्राकृतिक विपत्तिबाट प्रभावित मानिसहरूलाई आफूले सके जतिको चाहिँ सहयोग गर्नुपर्छ जस्तो लाग्छ है मलाई। पक्कै पनि हो नि, र त्यो सँगसँगै नै साथी, हामी युवा साथीहरू मिलेर यो स्थितिमा कुन कुन ठाउँमा राहत वितरण भइरहेको छ, कता पुगेको छ, कता पुगेको छैन भन्ने कुराको बारेमा सम्बन्धित निकायहरूमा खबर गर्ने अनि जानकारी गर्ने काम पनि गर्न सक्छौ नि, हो कि न भन्नुस् त? अँ, र त्यस्तै गरी युवा साथीहरू मिलेर राहत सामग्री राम्रोसँग वितरण भइरहेको छ कि छैन, छ भने अझै राम्रोसँग काम गर्न सहयोग गर्ने, र छैन भने सम्बन्धित निकायहरूमा खबर गर्ने गर्न सक्छौ, किनकि राहत सामग्री राम्रोसँग सबै ठाउँमा वितरण भइरहेको छ कि छैन भनेर बुझ्नु हाम्रो पनि त कर्तव्य हो नि, हो कि न भन्नुस् त साथी? पक्कै पनि हो नि। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउनको लागि हाम्रो टोल फ्री नम्बर रहेको छ 1660100456 एनटिसी प्रयोग गर्ने साथीका लागि, र 9805720000 एनसेल प्रयोग गर्ने साथीका लागि। हेलो साथी, कार्यक्रम सुन्दै हुनुहुन्छ नि होइन? पक्कै पनि सुनिरहनु भएको छ कि मेरा हाम्रो साथीले, बरु फटाफट आजको साथीको समस्यामा छलफल गर्न सुरु गरिहालौ। ल ल अङ्किता, ल बरु तिमी नै सुनाउन साथीको समस्या। ल ल मिरा, र हाम्रो साथीले आफ्नो समस्या भन्दा पनि सल्लाहको लागि आफ्नो जिज्ञासा पठाउनु भएको छ। ए हो र, कहाँको को साथी हुनुहुन्छ भन न। ल ल म भनिहाल्छु, साथी भोजपुरबाट हुनुहुन्छ र उहाँले आफ्नो नाम त लेख्नु भएको छैन, तर उहाँको विचार भने यस प्रकार छ। हामी सबै युवा मिलेर आफ्नो गाउँ ठाउँको विकास चाहन्छौँ, तर हामीले के गर्न सक्छौँ, केही सल्लाह सुझाव दिनुहोस् न साथी भनेर लेख्नु भएको छ। भोजपुरको साथी, आफ्नो गाउँ ठाउँको विकास गर्ने तपाईँको जोस अनि जाँगर देखेर मलाई एकदमै खुसी लाग्यो है, र यो कुरामा तपाईँलाई सराहना पनि गर्न मन लाग्यो है साथी। पक्कै पनि हो नि, फेरि हेर न मिरा, साथी कति मजाले आफ्नो गाउँ ठाउँको विकास गर्नको लागि आफै अग्रसर हुनुपर्छ भन्ने कुरा बुझेर केही गर्ने विश्वास गर्नु भएको छ नि, यो त धेरै नै राम्रो कुरा हो नि। र आफ्नो गाउँठाउँमा राम्रो काम गर्नुपर्छ भन्ने कुरा बुझेर अब के गर्न सकिन्छ भनेर हामीलाई विश्वास गरेर आफ्नो जिज्ञासा बाँड्नु भएकोमा साथीलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। बरु मिरा, साथीलाई के सल्लाह दिन्छौ तिमी भन न। सबैभन्दा पहिला त अङ्किता, मलाई हाम्रो भोजपुरको साथीको कुरा नै बुझ्न मन लाग्यो कि, अब साथीले किन आफ्नो गाउँठाउँको विकास गर्न खोज्नु भएको हो भनेर। सबैभन्दा पहिले भोजपुरको साथीले आफैलाई नै प्रश्न गर्नुपर्छ होला कि उहाँले कस्तो खालको विकास गर्न खोज्नु भएको हो भनेर, अनि आफै एक्लैले गर्न खोज्नु भएको हो कि या साथीभाइसँग मिलेर अथवा अरू नै कुनै संघ संस्थासँग मिलेर गर्न खोज्नु भएको हो, यो कुराको विचार राम्ररी गर्नुपर्छ होला हाम्रो साथीले। तिमी चाहिँ के भन्छौ त अङ्किता? तिमीले एकदमै राम्रो कुरा गर्यो है मिरा। सबैभन्दा पहिला त साथी आफैमा क्लियर हुन आवश्यक छ, र त्यसपछि विकास गर्नको लागि धेरै नै ठाउँहरू छन् नि, होइन र? पक्कै पनि हो नि, र यदि साथीले अरू संघ संस्थाहरूसँग सहकार्य गर्ने सोच बनाउनु भएको हो भने आफ्नो गाउँठाउँमा विकासकै लागि काम गरिरहेका विभिन्न संघ संस्थाहरू हुन सक्छन्, तिनीहरूसँग मिलेर मजाले आफ्नो कुरा राखेर काम गर्न सक्नुहुन्छ जस्तो लाग्छ। अँ, र सहकार्य गर्दा सबैजनाको सहभागिता हुने हुनाले परिणाम पनि राम्रो हुन्छ नि, होइन र? हो नि, र अर्को फाइदा भनेको त आफ्नो गाउँठाउँमा के कस्तो समस्या छ भन्ने कुरा सामूहिक रूपमा छलफल गरेर पत्ता लगाउन पनि सजिलो हुन्छ नि। एकदमै हो नि मिरा, र आफ्नो र समूहका अन्य सदस्यहरूको आइडियामा छलफल गरेर त्यही अनुसार काम पनि त गर्न सकिन्छ नि। हो नि, र उदाहरणको लागि नि भोजपुरको साथी, आजको कथा नै हेरौँ न। अब डाँडा खर्क युवा क्लबका सदस्यहरू बाढी प्रभावित ठाउँको युवा क्लबसँग मिलेर कति मजाले काम गरे, हो तपाईँले पनि आफ्नो गाउँठाउँमा के कस्तो समस्या छ र त्यसको लागि युवा क्लब, सङ्घ संस्थाहरू अथवा अरू कसैको सहयोग लिएर आफ्नो गाउँठाउँको विकासको लागि काम गर्न सक्नुहुन्छ नि, होइन र? पक्कै पनि सक्नुहुन्छ नि। र मलाई भन्न मन लागेको अर्को कुरा त के हो भने नि साथी, आफ्नो गाउँठाउँका स्थानीय सङ्घ संस्थाहरूसँग सहकार्य गरेर सरोकारवाला निकायहरूको कामको मूल्याङ्कन गर्ने पनि गर्न सक्छौ नि। र यो त एउटा उदाहरण मात्रै हो है साथी, आफ्नो गाउँठाउँको लागि अरू विभिन्न कामहरू पनि गर्न सकिन्छ नि, जस्तै कि सरसफाई, बाटोघाटो मर्मत गर्ने, पुस्तकालय निर्माण गर्ने, खेलकुद चौरको व्यवस्थापन गर्ने लगायतको धेरै काम गर्न सकिन्छ नि। हो नि, तर साथी सबैभन्दा पहिला आफ्नो गाउँठाउँको आवश्यकता के हो भन्ने कुरा नै पत्ता लगाउनु पर्छ होला, र त्यही अनुसार व्यक्तिगत तथा सामूहिक रूपमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा विचार गर्नु होला नै भन्छ है। पक्कै पनि हो नि भोजपुरको साथी, राम्रो काम गर्दै गर्नु होला र हामीले दिएको सल्लाह सुझावले तपाईँलाई कतिको मद्दत पुग्यो या पुगेन भनेर लेखी पठाउन नभुल्नु होला है त। पक्कै पनि, साथीसँग मनका कुरा टिमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ है भोजपुरको साथी। हो नि, ल त साथी, अर्को हप्ता पनि यसरी नै तपाईँले पठाउनु भएको समस्यामा छलफल गर्न आउनेछौ भन्दै म तपाईँकै रमाइली, चञ्चली अनि चटपटे साथी मीरा र म तपाईँकै स्मार्ट र स्टाइलिस साथी अङ्किता पनि आजको साथीलाई साथीको सल्लाहबाट बिदा हुन्छौ। नमस्ते, बाई बाई, फेरि भेटौँला। आफैले खाने चारो छैन, मलाई के दिउँ ए डामना? मामा, भान्जी, पहिरोले घर बगाएको यतिका दिन भइसक्यो, अझै ओडारमै बास, छाप्रो बनाए त हुन्थ्यो नि मामा। कसरी बनाऊ भान्जी, आफूसँग बचेको सम्पत्ति भने यही गाई र जहान केटाकेटी हुन्। अनि गाउँपालिका र प्रहरी कार्यालयमा खबर गर्नुभयो त? सबै पुरीको, मलाई त चिन्ताले कहीँ जाने जागर पनि चलेको छैन। यस्तो बेला गाह्रो हुन्छ नि मामा, तर चिन्ता गरेर मात्रै पनि त हुँदैन। गाउँपालिका र प्रहरीमा खबर गरेपछि जिल्ला प्रशासनमा खबर पुग्छ र त्यहाँबाट आर्थिक राहत पाइन्छ, अनि रेड क्रसले पनि त अन्य जिन्सी सामग्री सहयोग गर्लान्। साँच्चै हो त? अब मामालाई आपत परेको बेलामा म झुट बोलुला त? बरु हिँडिहालौँ, म पनि जान्छु तपाईँसँग। पहिरो तथा अन्य प्राकृतिक प्रकोपले क्षति पुर्याएमा तत्काल राहत प्रक्रियाको लागि तुरुन्त आफ्नो स्थानीय तहको कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गरौँ। USAID को सहयोगमा पारस्परिक जवाबदेहिता कार्यक्रमद्वारा जनहितका लागि जारी सन्देश। मनोज, तिमीलाई थाहा छ हामी साथीलाई एकदमै छिट्टै भेट्दैछौ नि। के भनेको सविता, कहिले? कहिले हुनु नि मनोज, यही आउँदो शनिबार अर्थात् भदौ 17 गते काठमाडौँको राष्ट्रिय सभा गृहको रमाइलो मेलामा नि। रमाइलो मेला रे? होइन, के को मेला हो सविता, मलाई त के पनि थाहा छैन त। ल हेर न बुद्धु, अनलाइन सेफ्टीको बारेमा हुँदै गरेको जनचेतना मूलक मेला के बिर्स्यौ तिमीले? ए कहाँ बिर्सिनु नि सविता, हो यसरी प्रष्ट रूपमा भन्नुपर्छ नि, अनि पो थाहा हुन्छ त। अब नत्र त 17 गते भन्या छ, के हो नि, कसरी थाहा हुन्छ मलाई? अझ हेर न अझ, मैले कुरा प्रष्ट पार्न त खोज्दै थिएँ नि, तिमीलाई बिचमा प्याच बोल्नु पर्छ अनि। अब हेर न, अब मलाई पो दोष लाउँछ, अब तर पनि के छैन है सविता। ल त साथी, यही भदौ 17 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म युनिसेफको आयोजनामा विभिन्न सङ्घ संस्थाको सहकार्यमा नेट फर गुड, यानि कि हाम्रो बाल बालिकालाई कसरी सुरक्षित रूपमा अनलाइनको प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम हुँदैछ। त्यही भएर आफ्नो परिवार तथा साथीभाइको साथमा आउनु होला है, हामी तपाईँलाई पर्खी बसेका हुनेछौँ। पक्कै पनि साथी, तपाईँ सबैलाई चुलिने त छ है यो रमाइलो मेलाको, मेलामा सहभागी हुनु होला र हामीसँग भन्नाले नि साथी, साथीसँग मनका कुराका सबै साथीसँग कुराकानी गर्न नभुल्नु होला। अनि साथी, मेलामा आउनुको लागि प्रवेश निशुल्क छ है? हो नि, र साथी यो मेलामा सुरक्षित अनलाइन प्रयोग सम्बन्धी जानकारी मूलक कार्यक्रम त हुने नै छ, त्यो सँगसँगै विभिन्न खेल, नाचगान, तालिम र आफ्नो प्रतिभाको प्रदर्शन गर्ने कार्यक्रम पनि हुनेछन्। त्यसैले कार्यक्रममा आउनु होला र रमाइलो गर्दै एकदमै जान्नै पर्ने कुरा सुरक्षित अनलाइनको प्रयोगको बारेमा बुझेर पनि जानु होला नै भन्छु है। ल त साथी, हामी साथीसँग मनका कुराको टिम तपाईँलाई सभागृहमा पर्खिरहेको हुनेछौँ भन्दै, यदि तपाईँ पनि सुरक्षित अनलाइनको प्रयोगको बारेमा आफ्ना अनुभव या केही कुरा भन्न मन लागेको छ, तपाईँ या तपाईँको साथीभाइले अनलाइन सम्बन्धी कुनै समस्या भोग्नु भएको छ, या त कोही समस्या भोगेको मान्छेलाई सहयोग गरेर समस्या समाधान गर्नु भएको छ भने हामीलाई कथा, कविता, गीत या तपाईँको विचारको रूपमा लेखी पठाउन सक्नुहुन्छ है। र आफ्नो कुरा लेखी पठाउनको लागि सुनौ है त साथी यो रेडियो सन्देश, मेरो कथा साथीसँग मनका कुरा मार्फत। साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्। तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio। नमस्कार, मेरो नाम प्रकाश पुन, रुकुम सानबेरी गाउँपालिका वार्ड नम्बर 3। मेरो प्रश्न 3 नम्बर वडा अध्यक्ष श्री केदार विष्टजीलाई छ। हाम्रो वडा नम्बर 3 को कुरा गर्ने हो भने माथि गाउँतिर सडक नपुगेको अवस्था छ, होइन, खानेपानीको पनि यस्तो समस्या छ। खानेपानी र सडकको तुलनामा हेर्ने हो भने तपाईँको पहल यसमा के छ? प्रश्न। नमस्कार, मेरो नाम चाहिँ बिर्खबहादुर विष्ट केदार हो। म यो सानबेरी गाउँपालिका वडा नम्बर 3 को वडा अध्यक्ष। अब त्यो गराइला साबीको गाविस नदीको कारणले गर्दाखेरि हामी कहाँ पुल नभएको कारणले गर्दाखेरि भर्खरै यो गत आर्थिक वर्षदेखि पुलको काम, मोटर लेभल पुलको काम सुरु भएको छ। अर्को वर्ष यो काम सिद्धिसकेपछि हाम्रो सडक डिभिजन चौरजारीबाट 2 करोडको ठेक्काको काम हामी कार्तिकदेखि हामी काम सुरु गर्ने प्रयत्न गरिरहेका छौँ। अर्को कुरो, खानेपानीको काम आर्थिक वर्ष 2072-73 1,85,00,000 खानेपानी काम सुरु भइरहेको छ र अहिले हामी त्यो काममा योवटा समिति निर्माण गरेर हामी त्यो काममा चाहिँ लागिरहेका छौँ। अब फेरि हामी त्यो धेरै ठुलो गाउँ भएको कारणले गर्दाखेरि खानेपानीको नयाँ योजना हामी कहाँ सोलर पम्पिङबाट देउता खोलाको पानीलाई सोलर पम्पिङ गरेर अर्को वर्ष हामीले लैजाने कार्यक्रममा हामी अगाडि बढिरहेका छौँ। तपाईँसँग पनि आफ्नो स्थानीय तहसँग सम्बन्धित केही सुझाव अथवा प्रश्नहरू छन् भने हामीलाई भन्नुहोस्। हामी ती प्रश्नहरूको जवाब यसै गरी खोज्नेछौँ अथवा तपाईँका सुझाव सिधै सरकारवालासम्म पुर्याउनेछौँ। त्यसका लागि 9801122415 नम्बरमा मिस्ड कल अथवा सिएस टाइप गरेर एउटा खाली ठाउँ छोडी आफ्नो कुरा लेखेर 371 नम्बरमा एसएमएस गर्नुहोला। लै त साथी, सुरक्षित अनलाइनको प्रयोग सम्बन्धी आफ्नो अनुभव हामीलाई बाँड्नु होला भन्दै अब भने कार्यक्रमबाट हामीले बाई बाई भन्नुपर्ने बेला आइसकेको छ। तर बाई बाई भन्नु अगाडि अर्को पनि भन्न मन लागेको कुरा के हो भने नि साथी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट सुरक्षित रहनु होला र आफ्नो परिवारका सदस्यहरू र छर छिमेकीलाई पनि सुरक्षित रहनको लागि सहयोग गर्नु होला नै भन्छु है। त्यही त। र अर्को कुरा नि साथी, हामी सधैँ यसरी विपदको समयमा मात्रै लागि पर्छौँ, तर भूकम्पले हामीलाई सिकाएको कुरा भनेको पूर्वतयारी हो जस्तो लाग्छ है मलाई। त्यही भएर बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपबाट बच्नको लागि पूर्वतयारी गर्नु चाहिँ एकदमै आवश्यक छ है। पक्कै पनि हो नि मनोज। ल त सविता, समयले नेटो पनि काटिसकेको छ, अब चाहिँ साथीसँग बिदा मागिहालौ न त, हुँदैन? ल ल मनोज, हुन्छ हुन्छ। ल त साथी, कार्यक्रमको बीचबीचमा दिएको कार्यक्रमको विभिन्न ठेगानाहरू मध्ये तपाईँलाई सजिलो लाग्ने कुनै एक माध्यम प्रयोग गरी हामीलाई सम्पर्क गर्दै गर्नुहोला। अर्को हप्ता कुनै न कुनै एउटा नयाँ विषयमा कुरा गर्नको लागि पक्कै आउनेछौ है। साथी, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, आउने हप्ता राम्रोसँग बिताउनु होला भन्दै तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको 842 भागबाट सबै टिम मीरा, अंकिता र रसिक सँगसँगै म तपाईँकै बिन्दास अनि झ्याप्प कौल पालेको साथी मनोज अनि म तपाईँकी हसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता पनि सँगै बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला। हो र, तपाईँले खानुभयो? म त खाँदिन। के खानुभयो र उहाँले? मनको लड्डु घिउसित खानुभयो कि कसैको गाली खानुभयो र? होइन, शपथ खानुभयो होला कि जागिर खानुभयो र? यस्तो पनि हुन सक्छ, सायद भर्खरै ती सक्यो, डर खानुभयो होला। परिपक्व मान्छे देखिनुहुन्छ, न कतै धेरै हन्ड ठक्कर पो खानुभयो कि? होला होला, उहाँ जस्तो स्वच्छ मान्छेले घुस खाने कुरा त झन् हुँदै भएन। पक्कै आफ्नो मेहनतको कमाइ खाएको हुनुपर्छ। हो, आफूले मेहनत गरी वर्षभरि कमाएर बाँडी चुडी सबैले खानु हाम्रो संस्कृति हो। तर अरूको भाग खोसेर, अरूले कमाएको लुटेर वा अरूलाई बाध्यतामा पारेर खानु विकृति हो, अपराध हो। त्यसैले आउनुहोस्, अब हामी एउटा प्रतिज्ञा गरौँ, अबदेखि अरूको भाग म खादिनँ।